काट्दै दिन त काट्छ रात काट्दै काट्दै आँसु पानी दिँदैया मजोले गर्छ तिमलाई खुसी देख्न पाऊँ तिमलाई खुसी मेरो हो नत्र पानी भयो भागे सधैँ हुन पर्छ छजन घट्दैन दिन त काट्छ रात काट्दै काट्दैन आँसु पानी दिँदैया मजोले गर्छ तिमलाई खुसी देख्न पाऊँ तिमलाई खुसी मेरो हो नत्र भने भयो भागे सधैँ हुन पर्छ तिमलाई खुसी देख्न Yeah.